प्रभा समकसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। 2070 सालको एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ। यस वर्ष पनि निराशाजनक नतिजा आएको छ। परीक्षा नियन्त्रणकालले सानोठिमीका अनुसार नियमिततर्फ 43.92% अर्थात् 1,73,436 उत्तीर्ण भएका छन्। विशिष्ट श्रेणीमा 18,110 पहिलो श्रेणीमा, 83,637 दोस्रो श्रेणीमा, 67,942 र तेस्रो श्रेणीमा 3,747 पास भएको कार्यालयले जनाएको छ। एक्जामिनेटरतर्फ 14,591 अर्थात् 10.92% विद्यार्थी पास भएका छन्। यस्तै चितवन जिल्लामा विशिष्ट श्रेणीमा 880 उत्तीर्ण भएका छन्। प्रथम श्रेणीमा 3,254, दोस्रो श्रेणीमा 2,221, तेस्रो श्रेणीमा 95, जम्मा 6,450 उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा जातको राज्य सिद्धाएर अर्को जातको राज्य नखोजेको बताउनु भएको छ। यो माओवादीले कहिल्यै पनि जातीय राज्यको वकालत नगरेको उहाँले दावी गर्नुभयो। यो माओवादीले चितवनको शिवनगरमा हिजो आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले पहिचान सहितको संघीयताको सुवालमा भने कुनै हालतमा सम्झौता नगर्ने बताउनुभयो। संघीयताको नाममा पहिचान बिनाको संघीयता माओवादीले स्वीकार गर्न नसक्ने उहाँले बताउनुभयो। आदिवासी जनजाति तथा उत्पीडित जनताको माग सम्बोधन गर्नका लागि पनि पहिचान सहितको संघीयता नै आवश्यक रहेको प्रचण्डको भनाइ छ। उहाँले विगतमा यो माओवादीलाई जातीय राज्य वकालत गरेको भन्दै विपक्षीहरूले विभिन्न किसिमको भ्रम फैलाएको आरोप लगाउनुभयो। टोकियोको समयमै संविधान निर्माण हुने भन्दै उहाँले दोस्रो संविधान सभाले पनि संविधान बनाउन नसकी देशको स्वतन्त्रतामाथि घन्टी बस्ने खतरा रहेको बताउनुभयो। प्रचण्डले पहिलो संविधान सभामा सहमति नभएका विषय नै अहिले पनि विवादका रूपमा रहेकाले सबै दल गम्भीर बन्नुपर्ने बताउनुभयो। राज्य पुनर्संरचना र शासकीय स्वरूपको विषयमा सहमति नहुँदा पहिलो संविधान सभाबाट संविधान नबनेको स्मरण गराउँदै उहाँले यी विषयमा चाँडै सहमति गर्नुपर्नेमा जोड दिनुभयो। चुनावको मिति नजिकिँदै गर्दा चितवनमा प्रमुख दलहरूले प्रभावशाली नेताहरूलाई सम्बोधनका लागि ल्याउने क्रम बढाएको छ। पूर्वी चितवनको एकमात्रै सरकारी अस्पताल बकुलर रत्नगर अस्पतालमा सामुदायिक कुष्ठरोग रेफरल क्लिनिक तथा असमर्थता केन्द्र सञ्चालनमा आउने भएको छ। केन्द्र सञ्चालनका विषयमा शुक्रबार रत्नगरमा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका क्षय कुष्ठ अधिकृत जयराम देवाडीले सो केन्द्र सञ्चालन गर्न लागेको जानकारी गराउनु भएको हो। केन्द्र यही असार 1 गते आइतबारदेखि सुरु हुनेछ। कुष्ठरोग लागि औषधि सेवन गरिरहेका र खाइसकेपछि पनि समस्या पर्नेहरूलाई मध्यनजर गर्दै बकुलर रत्नगर अस्पतालमा स्वसेवा सञ्चालन गर्न लागेको क्षय कुष्ठ अधिकृत देवाडीले बताउनुभयो। कुष्ठरोगीको अवस्था कम गर्न र रोगकै कारण अङ्गभङ्ग नहुन भन्ने उद्देश्यका साथ सेवा सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो। चितवन जिल्लामा यो सेवा पहिलो पटक सञ्चालन ल्याउन लागि हो। जिल्लाको अन्य क्षेत्रको तुलनामा पूर्वी चितवनमा तुलनात्मक रूपमा कुष्ठरोगी रहेकाले रत्नगरलाई केन्द्रमा राखेर यो सेवा सुरु गर्न लागिएको दोवाडीले जानकारी दिनुभयो। सुँदा थाहा नहुनु, फुर्सो दाद आउनु, दाद नचिलाउनु कुष्ठरोगको लक्षण हो। कुष्ठरोग पत्ता लगाउन पनि सजिलो हुने र नियमित औषधि सेवन गरे निको हुन्छ। चितवनमा 10 वर्ष अघि 1,000 को हारिमा कुष्ठरोगी रहे पनि अहिले भने 50-51 मात्र कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। कुष्ठ अधिकृत दवाडीका अनुसार कुष्ठरोगको भ्याक्सिन नहुने हुँदा यो रोग उन्मूलन नहुने तर निवारण भने गर्न सकिन्छ। पूर्वी चितवनमा केही रोगीको अङ्गभङ्ग भएको र बालबालिकाहरूमा असमर्थता रहेका दवाडीले बताउनुभयो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, अस्पतालका डाक्टर र स्थानीय स्वयंसेवीका पत्रकार लगायतको सहभागिता रहेको थियो। कृषि क्षेत्रका समस्या समाधानमा सरकार उदासीन भएको भन्दै अखिल नेपाल किसान संघ क्रान्तिकारीले सरकारको ध्यान आकर्षण गराएको छ। आफ्नो केन्द्रीय कार्यक्रम अनुसार हिजो अखिल नेपाल किसान संघ क्रान्तिकारी चितवनले पनि जिल्ला प्रशासनकाले चितवन मार्फत प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको हो। खेतीको समय शुरू भइसक्दा पनि राज्यले खेतीका लागि आवश्यक मल बिउ बिसन अनुदान उपकरण प्रविधि सिंचाइ लगायतका कृषि उपज उपलब्ध नगराएको भन्दै अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष होमेश्वर कणेलले बताउनुभयो। उहाँले तत्काल कृषिको समस्या समाधानमा सरकारले चासो देखाउन माग गर्नुभयो। केन्द्रीय कार्यक्रम अनुसार तत्कालीन र दीर्घकालीन गरी 69 बुधे माग सहितको ज्ञापन पत्र बुझाएका छन्। चितवन जिल्लामा सम्भावना बोकेका व्यवसायिक कृषिका विभिन्न क्षेत्रका किसानलाई संरक्षण गर्नुपर्ने, भारतबाट आयात गरिने कृषिजन्य उपभोग्य वस्तु रोक लगाउनुपर्ने, सुकुम्बासी कुमैया गरिब किसानहरूलाई ऋण मुक्त गर्नुपर्ने, चितवन माडीगर्दी गाविस अन्तर्गतका वडा नम्बर 1 अमिलिया र बगौडा गाविसको वार्ड नम्बर 5 स्थानीयलाई स्थानान्तर गर्नुपर्ने लगायतका 69 बुधे माग पेश गरेका छन्। गणतन्त्र स्थापना पछिका सबै सरकारले वैज्ञानिक भूमि सुधारका लागि भनेर नीति र विधान बनाएको दावी गरे पनि व्यवहारिक कानै नहुँदा किसानहरू थप समस्यामा परेको शङ्का जिल्ला संयोजक लक्ष्मी प्रसाद नेउपानेले बताउनुभयो। भरतपुर नगरपालिकाले गरेको ठेकेदार मार्फत टेन्डर आह्वानको विरोध गर्दै आन्दोलनमा उत्रिएको फलफुल तथा तरकारी थोक व्यवसाय संघले हिजो व्यवसाय बन्द गर्दै भरतपुर नगरपालिका कार्यालयमा धरना दिएको छ। व्यवसाय बन्द गरेर बिहान 9:30 नगरपालिका कार्यालय पुगेका व्यवसायीहरूले मध्याह 12 बजेसम्म कार्यालयको गेटमा बसेर धरना दिएका थिए। फलफुल तथा तरकारी थोक व्यवसाय संघको माग र आन्दोलनलाई उद्योग वाणिज्य संघ चितवन र घरवाला उपभोक्ता मञ्चले पनि समर्थन गरेको छ। धरना कार्यक्रम पछि बोल्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहन प्रधानले उपनगरपालिका बनाउने नाममा व्यवसायीहरूलाई विस्थापित गर्न नमिल्ने बताउनुभयो। नगरपालिकाले कसैसँग सल्लाह सुझाव नलिई मन लाग्दै टेन्डर आह्वान गर्ने र भाडा बढाउने गरेको भन्दै उहाँले व्यवसायमा असर पर्ने काम नगर्न आग्रह गर्नुभयो। उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले फलफुल तथा तरकारी थोक व्यवसायको आन्दोलनमा संघको साथ रहेको भन्दै नगरपालिकालाई निर्णय फिर्ता लिन आग्रह गर्नुभयो। फलफुल तथा तरकारी थोक व्यवसाय संघका अध्यक्ष थिरुप्रसाद दितालले नगरपालिकाले व्यवसायीलाई विस्थापित बनाएर अघि बढ्ने योजना बनाएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो। संघर्षका कार्यक्रम अनुसार आज र भोलि पनि बिहान 8 बजेदेखि फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 बजेदेखि 12 बजेसम्म भरतपुर नगरपालिका कार्यालयमा धरना दिने उहाँले बताउनुभयो। असार 3 गते बिहान 8 बजेदेखि फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म भरतपुर नगरपालिका कार्यालयमा धरना दिने, असार 4 गते फलफुल तथा तरकारी थोक बजार नानगढ लगायत देशभरिका सम्पूर्ण फलफुल तथा तरकारी थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान 9:30 बजेदेखि भरतपुर नगरपालिका कार्यालयको गेटमा तालाबन्दी गर्ने र अझै पनि टेन्डर आह्वान गरी असार 5 गते सर्वपक्षीय भेला आयोजना गरी थप कडा संघर्षका कार्यक्रम तय गरिने संघले जनाएको छ। भरतपुर नगरपालिकाले असार 1 गतेदेखि लागू हुने गरी जेठ 15 गते सार्वजनिक सूचना जारी गरी करिब मासिक 11 लाख रुपियाँको खुल्ला टेन्डर आह्वान गरेपछि नानगढ लाइन्स चोक स्थित बजारका व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले टेन्डर आह्वान तत्काल खारेज गर्न माग गरेका छन्। पश्चिम चितवनको जगतपुरका युवाहरूलाई पशुपालन व्यवसाय मार्फत आत्मनिर्भर बनाउन पशुपालन सम्बन्धी तालिम दिएको छ। युवा तथा साना व्यवसाय स्वरोजगारको चितवनले जगतपुरका 25 जना युवालाई दिएको 6 दिने तालिममा दुहुनो गाई भैँसीको छनौट गर्ने तरिका, जीवाणु तथा वंशाणुगत रोगहरू र त्यसका रोकथामका उपायहरू, घाँस व्यवस्थापन जस्ता विषयमा जानकारी गराइएको छ। जगतपुर जिल्ला क्षेत्रमा रहेको अन्नपूर्ण दुग्ध सहकारी संस्था दैनिक 5 लिटर दुध सङ्कलन गर्दै आउनेले पनि जगतपुर क्षेत्रमा दुग्ध व्यवसाय फस्टाउँदै गएको सचिवले अनुमान गर्न सकिएको छ। जगतपुर क्षेत्रका युवालाई पशुपालन व्यवसाय पनि बढाउन अन्नपूर्ण दुग्ध सहकारी मार्फत 50 लाख ऋण प्रभाव गरिएको स्वरोजगार कोषका जिल्ला प्रतिनिधि रामचन्द्र लम्सालले जानकारी दिनुभयो।